बयान नंबर 28, सूर फूंकने का बयान। तर्जमा, और सूर फूंका जाएगा तो बेहोश हो जाएंगे जितने आसमानों में हैं और जितने ज़मीन में, मगर जिसे अल्लाह चाहे। फिर वो दोबारा फूंका जाएगा, जब भी वो देखते हुए खड़े हो जाएंगे। सूरह ज़ुमर। हम्द बारी ताला, सब खूबियाँ उस ज़ात के लिए हैं, वहम गुमान जिसका इदराक नहीं कर सकते, ना आंखें उसका अहाता कर सकती हैं, ना उसे आफात आती है ना मौत। उसने किताब को नाजल फरमाया, बादल बरसाया, तर फलों को खुश्क टहनियों से निकाला और इंसान को खुश्क बुझते मिट्टी से पैदा किया, जो असल में एक सियाह बदबूदार गारा थी। वो खुद अपने कुदरत कामिला को यूं बयान फरमाता है। तर्जमा, और जब किसी बात का हुक्म फरमाएगा तो उससे यही फरमाता है कि हो जा, वो फौरन हो जाती है। सूरह बकरा। उसकी कुदरत से सब कुछ पैदा हुआ, उसकी रहमत से लगातार नेमतें मिली, उसकी हिकमत से ज़मीन व आसमान शक हुए, उसकी मशीयत तो इरादे से सआदत और शकावत लिखी गई। कुरान पाक में अल्लाह अज़्ज़ा वजल इरशाद फरमाता है, तर्जमा, अजाब देता है जिसे चाहे और रहम फरमाता है जिस पर चाहे, और तुम्हें उसी की तरफ फिरना है। सूरह अंकबूत। अक्लमंदों के सीनों को शिफा देता और अपने पुख्ता तख्लीकात से हर शक व शुबा दूर करता है। चुनाचा खुद इरशाद फरमाता है, तर्जमा, और उसकी निशानियों से है ये कि तुम्हें पैदा किया मिट्टी से, फिर जब तुम इंसान हो दुनिया में फैले हुए। सूरह रूम। उसने अपनी हिकमत कामिला से मुख्तलिफ किस्म की अशिया पैदा फरमाई और गुज़िश्ता व आइंदा की अशिया को एक अंदाज़े से रखा और तौबा करने वाले के तमाम गुनाह मुआफ़ फरमा दिए। चुनाचा इरशाद फरमाता है, तर्जमा, और वही है जो अपने बंदों की तौबा कबूल फरमाता है और गुनाहों से दरगुजर फरमाता है और जानता है जो कुछ तुम करते हो। अल्लाह अज़्ज़ा वजल नए नए ज़माने इजाद करता है, माँ के पेट में मर्दों औरतों की सूरतें बनाता है, कब्र वालों को उठाएगा तो वो ज़िंदा होकर उठ खड़े होंगे। चुनाचा कुरान पाक में इरशाद फरमाता है, तर्जमा, और फूंका जाएगा सूर, जब भी वो कब्रों से अपने रब की तरफ दौड़ते चलेंगे। सूरह यासीन। और अपनी कुदरत की निशानी सूरज के मुतल्लिक फरमाता है, तर्जमा, और सूरज को चराग किया। सूरह नूह। अल्लाह अज़्ज़ावजल ने बदलियों से ज़ोर का पानी उतारा और अगर वो चाहे तो उसे खारी कर दे, फिर उसका शुक्र क्यों नहीं करते जो करीम है, कदर फरमाने वाला है, मेहरबान है, बख्शने वाला है, अपने फ़ैसलों में ज़ुल्म सतम से पाक है, ज़मीन व आसमान का खालिक है। खुद कुरान पाक में इरशाद फरमाता है, तर्जमा, जिसने आसमान और ज़मीन बनाए और अंधेरियाँ और रोशनी पैदा की, उस पर काफ़र लोग अपने रब के बराबर ठहराते हैं। सूरह इनाम। अल्लाह अज़्ज़ा वजल तौल व अर्ज़ में फैली हुई तमाम अशिया का भी मालिक है, अपने बंदों के फ़राइज़ सुनन कबूल फरमाता है, सब को उसी की तरफ लौटना और उसी की बारगाह में पेश होना है। चुनाचा अपनी वसी कुदरत के बारे में इरशाद फरमाता है, तर्जमा, और उसी के हैं जो कोई आसमानों और ज़मीन में हैं, सब उसी के ज़ेरे हुक्म हैं। अल्लाह अज़्ज़ा वजल ने इंसान को मज़बूत मुस्तहकम पैदा फरमाया और उसमें ताकत व कुव्वत को वदीत फरमाया, जैसा कि कुरान मजीद में इरशाद फरमाता है, ترجمہ، اور وہی ہے جس نے تم کو ایک جان سے پیدا کیا، پھر کہیں تم ٹھہرنا ہے، پھر کہیں تمہیں ٹھہرنا ہے، اور کہیں امانت رہنا۔ بے شک ہم نے مفصل آیتیں بیان کر دی سمجھ والوں کے لیے۔ سورہ انعام۔ اس نے راہ ہدایت کو ظاہر فرمایا اور اس کے تمام راستوں کو بیان فرمایا، اور اپنے بندوں پر اپنی بے درپے ملنے والی نعمتوں کی تکمیل فرمائی، اور وحدانیت کا اقرار کرنے والوں کے چہرے روشن فرمائے تو ان کے چہرے مسکراتے اور کھلکھلاتے ہیں۔ چنانچہ اللہ عز و جل قرآن پاک میں ایسوں کی شان یوں بیان فرماتا ہے، ترجمہ، انہیں غم میں نہ ڈالے گی، وہ سب سے بڑی گھبراہٹ، اور فرشتے ان کی پیشوائی کو آئیں گے کہ یہ ہے تمہارا وہ دن جس کا تم سے وعدہ تھا۔ سورہ انبیاء۔ اللہ عز و جل نے بدلیوں سے پانی اتارا اور اپنے فضل و کرم سے کامل طور پر نعمتیں عطا فرمائیں۔ اپنے بندوں کے متعلق جو چاہتا ہے فیصلہ فرماتا ہے، کیونکہ خود ارشاد فرماتا ہے، ترجمہ، اس سے انہیں پوچھا جاتا جو وہ کریں، اور ان سب سے سوال ہوگا۔ مثلیت سے پاک ذات۔ اللہ عز و جل نے عقل والوں پر پردے ڈال دیے کہ وہ اس کا احاطہ کر سکیں، تو وہ حیران و پریشان ہیں، اور انہیں اپنی توحید کی نشانیاں دکھائیں تو انہوں نے نہ مخالفت کی اور نہ ہی مثل ہونے کا دعویٰ کیا، اور اللہ عز و جل نے اپنی بزرگی و عظمت کا ذکر ان کے دلوں میں ڈالا تو وہ اس کی یاد میں مست ہو گئے اور کہنے لگے، اللہ عز و جل کے سوا کسی کی بندگی نہیں، اور اللہ ہی پر ایمان والے بھروسہ کریں۔ اس نے اپنے اولیاء کرام رحم اللہ تعالیٰ پر فضل و کرم کرتے ہوئے انہیں بڑی بڑی نعمتیں عطا فرمائیں، اور اپنے دشمنوں کے لیے دردناک عذاب تیار کیا، اور اپنا ادراک کرنے سے لوگوں کی آنکھوں پر پردے ڈال دیے، لہذا وہ کسی کے متعلق اس کے مثل یا مشابہ ہونے کا وہم تک نہیں کرتے۔ چنانچہ اللہ عز و جل اپنی بے مثال شان یوں بیان فرماتا ہے، ترجمہ، اسے پاکی اور برتری ہے ان کے شرک سے۔ سورہ یونس۔ اور ارشاد فرماتا ہے، ترجمہ، اس جیسا کوئی نہیں۔ سورہ شورا۔ اللہ عز و جل کی پھیلی ہوئی فضیلت سے بلند شے کوئی نہیں، اور اس کی راہ پر چلنے والی کوئی گمراہی اور اس کی راہ پر چلنے والے کو کوئی گمراہی نہیں آ سکتی۔ اس کا فرمان حقیقت نشان ہے، ترجمہ، وہ زندہ کو نکالتا ہے مردے سے، اور مردے کو نکالتا ہے زندہ سے، اور زمین کو جلاتا یعنی زندہ کرتا ہے اس کے مرے پیچھے، اور یوں ہی تم نکالے جاؤ گے۔ سورہ روم۔ میں اللہ عز و جل کی ایسی حمد و ثنا کرتا ہوں جس کے ذریعے مقربین اس کے مزید قرب کی لذت حاصل کرتے ہیں، اور میں گواہی دیتا ہوں کہ اللہ عز و جل کے سوا کوئی عبادت کے لائق نہیں، وہ یکتا ہے، اس کا کوئی شریک نہیں۔ یہ ایسی گواہی ہے جو گواہی دینے والے کو اس روز نفع بخشے گی جس دن مال نفع دے گا نہ اولاد۔ اور میں گواہی دیتا ہوں کہ حضرت سیدنا محمد مصطفیٰ صلی اللہ تعالی علیہ وآلہ وسلم اللہ عز و جل کے بندے اور رسول ہیں، جو عربی نبی ہیں اور آمین و عمامون ہیں۔ اللہ عز و جل آپ صلی اللہ تعالی علیہ وآلہ وسلم پر، آپ صلی اللہ تعالی علیہ وآلہ وسلم کی آل و اصحاب علیہم رضوان، ازواج مطہرات رضی اللہ تعالی عنہن اجمعین، اور پاک اولاد پر درود و سلام بھیجے جنہوں نے حق کے مطابق فیصلے کیے اور جو حق کے ساتھ عدل و انصاف کرتے ہیں۔ اللہ عز و جل قیامت کا ہولناک منظر بیان کرتے ہوئے ارشاد فرماتا ہے، ترجمہ، اور سور پھونکا جائے گا تو بے ہوش ہو جائیں گے جتنے آسمانوں میں ہیں اور جتنے زمین میں، مگر جسے اللہ چاہے۔ پھر وہ دوبارہ پھونکا جائے گا जब भी वो देखते हुए खड़े हो जाएंगे। सूरह ज़ुमर। हज़रत सैयदना इसराफ़ील अलैहिस्सलाम अल्लाह अज़्ज़ा वजल के हुक्म से सूर फूंकेंगे जबकि सूर सींग नुमा होगा, और बाद के नज़दीक हज़रत सैयदना हसन की क़िरात के मुताबिक ये सूरत उनकी जमा है। उन्होंने वनुफी खाफिस सौरी वाओ के फत्ता के साथ पढ़ा है, फतह के साथ पढ़ा है। हज़रत सैयदना इब्न अब्बास रज़ियल्लाहु ताला अन्हुमा फरमाते हैं, हज़रत सैयदना इसराफ़ील अलैहिस्सलाम ने कभी आँख नहीं चपकाई, यानी जब से उनके ज़िम्मे ये काम लगा है वो एक पलक को दूसरी पर नहीं रखते कि कहीं पलक चपकने से पहले उन्हें सूर फूंकने का हुक्म ना दे दिया जाए। और इस नुफ़ा से मुराद नुफ़ा उला है। साईका का मानी है कि वह घबराहट और आवाज़ की शिद्दत से मर जाएंगे। इल्ला मन शाअ अल्लाहु का मतलब यह है कि अल्लाह अज़्ज़ा वजल जिन्हें चाहेगा उन्हें घबराहट से महफूज रखेगा। और ये कौन लोग होंगे इस बारे में मुख्तलिफ अकवाल हैं, चुनाचा एक और यह है कि वह शहदा हैं। बाद के नज़दीक इनसे मुराद जिब्राइल, मीकाइल व इज़राइल और इसराफ़ील अलैहिस्सलाम हैं। और बाद ने कहा वो अर्श उठाने वाले फरिश्ते हैं। एक और यह है कि तमाम फरिश्ते मुराद हैं, जबकि एक और यह भी है कि इनसे हुरैन मुराद हैं। फिर दूसरी बार सूर फूंका जाएगा और ये दोबारा उठाए जाने के लिए होगा अल-मुस्तदरक। हज़रत सैयदना अबू हुरैरा रज़ियल्लाहु ताला अन्हु से मरवी है, हज़ूर नबी पाक साहिब लौलाक सह अफलाक सल्लल्लाहु ताला अलैहि वसल्लम का फरमाने हकीकत निशान है, इजसाम ज़मीन से इस तरह निकलेंगे जैसे सब्ज़ा और रूहें शहदा की और रूहें शहद की मक्खियों की तरह निकलेंगी, और नाक के बांसों से जिस्मों में इस तरह सराइत कर जाएंगी जैसे जहर खुर्दा के जिस्म में सराइत कर जाता है। और वह सब उन हौलनाकियों को देखते हुए खड़े हो जाएंगे जिनका उनसे वादा किया गया था। ऐ मेरे इस्लामी भाइयों, गौर करो, तुम्हारे सब दोस्त अहबाब अपनी हकीकी घरों की तरफ कूच कर गए। अनकरीब तुम्हें भी ये सफ़र तय करना और कब्र में उतरना पड़ेगा वो सब दुनियावी माल दौलत और अपने वतन छोड़कर चल बसे, और बहुत जल्द तुम्हें भी ये सब कुछ छोड़कर जाना पड़ेगा। उन्होंने जुदाई का प्याला घूंट घूंट करके पिया, अब तुम्हें भी पीना पड़ेगा। जिस तरह उन्हें अपने आमाल का सामना करना पड़ा तुम्हें भी करना पड़ेगा। उन्हें अपने बुरे आमाल पर निदामत और शर्मिंदगी उठाना पड़ी, अनकरीब तुम्हें भी उठाना पड़ेगी। वक़्त को फजूलियात में बर्बाद करने पर वो हसरत और अफसोस की आफत में मुबतला हैं, अनकरीब तुम्हें भी हसरत की आफत में मुबतला होना पड़ेगा। वह मौत की सख्तियों से हमकनार हुए और जल्द ही तुम्हें भी उन सख्तियों का शिकार होना पड़ेगा। उन्होंने अपनी आंखों से होलनाकियों को देखा, अनकरीब तुम भी देख लोगे। उनसे उनके आमाल का हिसाब लिया गया और जल्द ही तुमसे भी लिया जाएगा। उनमें से कोई तमन्ना करेगा कि काश माल के बदले अजाब से निजात मिल जाए, अनकरीब तुम भी इसकी तमन्ना करोगे। लिहाजा जल्दी करो हिसाब व किताब के दिन, और ख्वाहिशों की जिल्लत से पहले पहले तौबा कर लो। अभी जवानी की बहार है, बहुत जल्द उसे मौत के हाथों फना होना है। अनकरीब तुम अचानक आने वाली मौत के साए में होगे जिसका तुमसे वादा किया गया है। चुनाचा अल्लाह ताला फरमाता है, तर्जमा, और सूर फूंका जाएगा तो बेहोश हो जाएंगे जितने आसमानों में हैं और जितने ज़मीन में, मगर जिसे अल्लाह चाहे फिर वो दोबारा फूंका जाएगा जब भी वो देखते हुए खड़े हो जाएंगे। सूरह ज़ुमर। ऐ इब्ने आदम, उस वक़्त तेरा क्या हाल होगा जब सूर फूंका जाएगा और कब्र वाले मुंतशिर हो जाएंगे? जो सीनों में होगा जाहिर हो जाएगा, मामला तंग हो जाएंगे, छुपा हुआ सब जाहिर हो जाएगा और सारे मखलूक कब्रों से उठ खड़ी होगी। इरशाद होता है तर्जमा, जब भी वो देखते हुए खड़े हो जाएंगे, सूरह ज़ुमर। वो सबसे बड़ा कैसा अजीब दिन होगा जिसमें जलजले होंगे और पहाड़ों को चलाया जाएगा, यके बाद दीगरे होलनाकियों का सिलसिला होगा, उम्मीदें ख़त्म हो जाएंगी, हीले कम हो जाएंगे, बाएं जानब वाले खसारे में होंगे। जो ही सूर फूंका जाएगा सब लोग कांपते हुए अपनी कब्रों से निकलेंगे। तर्जमा, जब भी वो देखते हुए खड़े हो जाएंगे, वो ऐसा दिन है जिसमें कदम फिसल रहे होंगे, अकलें कमज़ोर हो जाएंगी, कुछ समझ न आएगा, तवील अरसा खड़ा रहना पड़ेगा, गुनाह जाहिर हो जाएंगे, किसी को बोलने की जुर्रत न होगी और मौत का जाम पीने के बाद लोग कब्रों से ज़िंदा निकलते होंगे। इरशाद होता है तर्जमा, जब ही वो देखते हुए खड़े हो जाएंगे, बस वो क़यामत का दिन है, हसरत नदामत का दिन है, जलजलों और झटकों का दिन है। उस दिन गुनाहगार और नाफरमान अपने गुनाहों और बदकारियों को देख लेगा और लोग कब्रों से उठकर वादे की जगह पर जा रहे होंगे। इरशाद होता है तर्जमा, जब भी वो देखते हुए खड़े हो जाएंगे, और इरशाद होता है तर्जमा, जिस दिन छुपी बातों की जांच होगी, सूरत तारक। जिस दिन सब राज फाश हो जाएंगे, जालिमों का जुल्म जाहिर हो जाएगा, आंखें अंधी हो जाएंगी, लोग हैरान और परेशान होंगे, कबीरा गुनाह करने वाले जलील और रुसवा होंगे, कब्रों से मोमन काफर और नेक और बद सब उठकर मैदान महशर में लर्जते हुए जमा हो जाएंगे। इरशाद होता है तर्जमा, जब भी वो देखते हुए खड़े हो जाएंगे, सूरह ज़ुमर। हज़रत सैयदना मोहम्मद बिन समाक रहमतुल्लाह ताला बहुत ज़्यादा रोया करते थे। जब आप रहमतुल्लाह ताला से रोने का सबब पूछा गया तो इरशाद फरमाया, कुरान पाक की इस आयत मुबारक ने मुझे रुला दिया है। तर्जमा, और उन्हें अल्लाह की तरफ से वो बात जाहिर हुई जो उनके ख्याल में ना थी, सूरह ज़ुमर। फिर फरमाया, आंखें रोने के दर्द का जायका कैसे ना चखें, जबकि वो नहीं जानती कि कौन सी चीज़ उस रोने को ख़त्म करेगी, ऐ मेरे इस्लामी भाइयों, परहेजगार चले गए, हम रह गए, उन्होंने विसाल पाया जबकि हमने जुदाई इख्तियार की, उन्होंने मकसूद पाया जबकि हमने उसे खो दिया, उन्होंने शिरक खफी यानि रियाकारी से जितनाब किया जबकि हम इसमें मुबतला हो गए, आओ हम भी उनके नक्शा कदम पर चलें और उनकी तालीमात पर अमल करें और अपने गुनाहों पर निदामत के साथ आंसू बहाएं। ऐ मेरे मीठे मीठे इस्लामी भाइयों, तुम्हारे आमाल की खेती कटने के करीब है, ज़िंदगी का तोशा ख़त्म होने को है और तुम बेखबर हो और समझते हो कि मौत बहुत दूर है। हाँ हाँ, अनकरीब उस दिन तुम निदामत और पेशेमानी के आलम में होगे, जब बाप अपनी औलाद से भागेगा, तमाम मामलात मुंतशिर हो जाएंगे, सूर फूंका जाएगा, फिर माजी पर हसरत और निदामत का कोई फ़ायदा ना देगी, कब्र की सख्त तारीखी में आंसू बहाना तुम्हारे लिए मुफीद ना होगा। कहाँ हैं वो जो तुमने उस दिन के लिए तैयार किया जिस दिन कोई जान किसी का बदला ना बनेगी। अनकरीब तुम्हारे होश उड़ जाएंगे जब आवाज़ें पस्त हो जाएंगी और तुम हल्की आवाज़ के सिवा कुछ ना सुनोगे। आमाल नामे सीनों पर लटका दिए जाएंगे और सीनों में आग भड़का दी जाएगी और सूर फूंक दिया जाएगा। अल्लाह ताला कुरान पाक में इरशाद फरमाता है तर्जमा, और अगर कोई बोझ वाली अपना बोझ बटाने को किसी को बुलाए तो उसके बोझ में से कोई कुछ न उठाएगा, अगरचा करीब रिश्तेदार हो। सूरह फातर। हज़रत सैयदना फ़ुज़ैल बिन अय्याज़ रहमतुल्लाह अलैह मज़कूरा आयत मुबारक के तहत फरमाते हैं, बरोज़ क़यामत माँ अपने बेटे से मिलेगी और कहेगी, ऐ मेरे बेटे, क्या तू मेरे पेट में ना रहा और मेरा दूध ना पिया? वो कहेगा, क्यों नहीं ऐ मेरी माँ? माँ बोलेगी, आज मैं गुनाहों के भारी बोझ तले दबी हुई हूँ, तो इन में से सिर्फ एक गुनाह का बोझ उठा ले। तो वो कहेगा, मुझसे दूर हो जा, मुझे अपनी फिक्र पड़ी है, मैं दूसरों से बेपरवाह हूँ। ऐ मेरे इस्लामी भाइयों, हमारा दिल गफलत के सबब जिस्मों से निकल चुके हैं, मैं कब तक तुम्हें नसीहतें करता हूँ। जिंदों को मकान बनाने की पड़ी है, क्या तुम देखते नहीं कि हमारी लग्जशों और गुनाहों ने हमारे साथ क्या किया है? ऐ मेरे भाइयों, गलती और कुताही ने हमें कैद कर दिया और मौत करीब आ पहुंची। हम पर अफसोस, हमें रोज़े महशर की होलनाकियों और सूर के फूंके जाने का सामना है। ऐ मेरे भाइयों, आखिर कब तक तौबा में देर करते रहोगे? अल्लाह अज़्ज़ा वजल की कसम, बुढ़ापा आ रहा है, जवानी जा रही है, तुम कब अपने मालिक अज़्ज़ा वजल से सुलह करोगे और कब उसकी बारगाह में पेश होने की तैयारी करोगे? क्या तुम्हें दोस्तों अजीज़ों की मौत और इसके बाद पेश आने वाले मामलात से इबरत हासिल नहीं होती? क्या तुम सूर के फूंके जाने से इबरत नहीं पकड़ते? रवायत में है कि जब कोई नौजवान अपने मालिक अज़्ज़ा वजल की बारगाह में तौबा करता है तो फरिश्ते एक दूसरे को खुशखबरियां देते हैं। दीगर फरिश्ते पूछते हैं, क्या हुआ? तो उनको कहा जाता है कि एक नौजवान ने ख्वाब गफलत से बेदार होकर अपने परवरदिगार अज़्ज़ा वजल की बारगाह में तौबा कर ली है। फिर एक ऐलान करने वाला ऐलान करता है, उस नौजवान की तौबा के इस्तकबाल में जन्नतों को सजा दो। हदीस शरीफ में है कि जब कोई नौजवान गुनाहों की वजह से रोता है और अपने मालिक को महबूब हकीकी अज़्ज़ा वजल की बारगाह में ख़ताओं का एतराफ़ करते हुए कहता है, या अल्लाह अज़्ज़ा वजल, मैंने बुराई की, तो अल्लाह अज़्ज़ा वजल इरशाद फरमाता है, मैंने पर्दापोशी की। फिर अर्ज़ करता है, मैं नादिम हूँ। जवाब मिलता है, मैं जानता हूँ। फिर अर्ज करता है, मैं तौबा करता हूँ। जवाब आता है, मैं कबूल करता हूँ। ऐ नौजवान, जब तू तौबा करके तोड़ डाले तो हमारी तरफ रजू करने से हया ना करना, और जब दूसरी मरतबा तौबा तोड़ दे तो तीसरी मरतबा हमारी बारगाह में हाजिर होने से शर्मिंदगी तुझे ना रोके, और जब तीसरी मरतबा तोड़ दे तो चौथी मरतबा भी हमारी बारगाह में लौट आना, क्योंकि मैं ऐसा जवाद हूँ जो बुखल नहीं करता, मैं ऐसा हलीम हूँ जो जल्दबाजी नहीं करता, मैं ही नाफरमान की पर्दापोशी करता और ताबीन की तौबा कबूल करता हूँ। मैं ख़ताएं मुआफ़ करता, निदामत करने वालों पर सबसे ज़्यादा रहम करता हूँ, क्योंकि मैं सबसे बढ़कर रहम करने वाला हूँ। कौन है जो हमारे दरवाज़े पर आया और हमने उसे खाली वापस लुटा दिया? कौन है जिसने हमारे जनाब में इल्तिजा की और हमने उसे धुतकार दिया? कौन है जिसने हमसे तौबा की और हमने कबूल ना की? कौन है जिसने हमसे मांगा और हमने अता ना किया? कौन है जिसने गुनाहों से मुआफ़ी चाही और हमने उसे धुतकार दिया? क्योंकि मैं सबसे बढ़कर ख़ताओं को बख्शने वाला, सबसे बढ़कर ऐबों की पर्दापोशी करने वाला, सबसे बढ़कर मुसीबत जदों की मदद करने वाला, गरिया उजारी करने वाले पर सबसे ज़्यादा मेहरबान और सबसे ज़्यादा गैबों की खबर रखता हूँ। ऐ मेरे बंदे, मेरे दर पे खड़ा हो जा, मैं तेरा नाम अपने दोस्तों में लिख दूँगा। सहरी में मेरे कलाम से लुत्फ़ अंदोज़ हो, मैं तुझे अपने طلبگاروں میں شامل کر دوں گا. میری بارگاہ میں حاضری سے لذت حاصل کر میں تجھے لذیذ پاکیزہ شراب پلاؤں گا. غیروں کو چھوڑ دے, فقر کو لازم پکڑ, فقر کو لازم پکڑ لے, سحری کے وقت عاجزی و انکساری کی زبان کے ساتھ مناجات کر. اے میرے اسلامی بھائیوں, میزان پر کھڑے ہو کر اعمال کا حساب دینا بہت دشوار ہے, اور اللہ عز و جل کے سامنے اپنے گناہوں بھرے وجود کو لے کر کھڑا ہونا انتہائی مشکل ہے. پس تم کب تک کھیل کود میں وقت برباد کرتے رہو گے؟ زندگی تو بہت مختصر ہے. ابھی تو تم ان ہولناکیوں سے بے خبر ہو جن کا تمہیں سامنا کرنا پڑے گا, جن کا تمہیں سامنا کرنا پڑے گا جب قبر والوں کو اٹھایا جائے گا اور سور پھونکا جائے گا, اور جو کچھ سینوں میں پوشیدہ ہے سب ظاہر ہو جائے گا. تو اس وقت تمہیں سخت ندامت و شرمندگی کا سامنا کرنا پڑے گا. اے میرے اسلامی بھائیوں, جب دل گلے کے پاس آ جائیں گے اور حسرت و ندامت خنجر کی طرح کلیجے پھاڑ دے گی, اور نافرمانوں کی پیاس سخت گرمی کی وجہ سے جوش مارے گی, تو اے نافرمان شخص, گناہ ترک کر کے جلدی سے اپنے رب عز و جل کی بارگاہ میں حاضر ہو جا, اور نفع کی بہاروں کو حاصل کر لے اس سے پہلے کہ وہ بہاریں گزر جائیں اور سور پھونک دیا جائے. افسوس ہے ان دلوں پر جو لوہے سے زیادہ سخت ہیں, افسوس ہے ان جانوں پر جو ہدایت کے راستے سے بھٹکی ہوئی ہیں, افسوس ہے ان آنکھوں پر جو چٹانوں کی سختی سے زیادہ جمی ہوئی ہیں کہ اللہ عز و جل کے خوف سے آنسو نہیں بہاتی. عنقریب خواہشات نفسانیہ کی پیروی کرنے والے پیپ کی شراب پئیں گے. جب ان کے برے اعمال ظاہر ہوں گے تو ان کے ہوش و حواس اڑ جائیں گے. ارشاد ہوتا ہے ترجمہ, جب ہی وہ دیکھتے ہوئے کھڑے ہو جائیں گے. کاہل و سستی نے کتنے نوجوانوں کو غائب و خاسر کر دیا, اور کتنے غافلوں کے دل غفلت نے بیکار کر دیے, اور کتنے امید باندھنے والوں کی آنکھوں پر ان کی امیدوں نے پردہ ڈال دیا, اور کتنے خوف الہی عز و جل رکھنے والوں کے دلوں کو اسباب نے کمزور کر دیا, ان کے اور ان کی خواہشات کے درمیان رکاوٹ بن گئے. ارشاد ہوتا ہے ترجمہ, جب ہی وہ دیکھتے ہوئے کھڑے ہو جائیں گے. سورہ زمر. کیا موت کے تکالیف سن کر تمہاری آنکھیں نہیں بہتی؟ کیا موت کی وحشت سے تمہارے دل نہیں گھبراتے؟ کیا وعظ و نصیحت کی طرف تمہارے کان متوجہ ہو کر کچھ نہیں سنتے؟ کیا فنا ہونے والی شے کی طلب سے تمہارے پیٹ سیر نہیں ہوتے؟ اللہ عز و جل کی قسم, اور ضرور تم سے تمہارے کام پوچھے جائیں گے, جیسا کہ خود رب العالمین ارشاد فرماتا ہے. ترجمہ, اور ضرور تم سے تمہارے کام پوچھے جائیں گے. سورہ نحل. اور ارشاد فرماتا ہے, جب ہی وہ دیکھتے ہوئے کھڑے ہو جائیں گے. سورہ زمر. ایک مرید کی توبہ. منقول ہے کہ ایک مرید کو توبہ کی توفیق ملی, لیکن وہ دوبارہ اپنی گناہوں بھری حالت پر لوٹ آیا. پھر اسے ندامت و شرمندگی ہوئی, اور دل ہی دل میں کہنے لگا, اگر میں اپنے گناہوں سے توبہ کر لوں تو میرے رب عز و جل کے ساتھ میرا کیا معاملہ ہوگا؟ اچانک ایک آواز آئی, اے نوجوان, تو نے ہماری نافرمانی کی تو ہم نے پردہ پوشی کی, تو نے ہمیں چھوڑ دیا تو ہم نے مہلت دی, اب اگر تو ہماری طرف لوٹ آئے تو ہم قبول فرما لیں گے, اگر تو ہماری طرف متوجہ ہو تو ہم تیری طرف نظر رحمت فرمائیں گے. تو نے عرصہ دراز تک اعلانیہ ہماری نافرمانی کی, لیکن ہم نے خطاؤں کو ڈھانپ دیا. تو نے ہم سے کتنی دوری اختیار کی, پھر بھی ہم نے اپنے قریب کیا. تو نے نافرمانیوں کے ساتھ ہمارا مقابلہ کیا, پھر بھی ہم نے درگزر کیا. اب بھی تو ہماری طرف لوٹ آیا اب بھی تو ہمارے طرف لوٹ آئے اور ہم سے صلح کر لے تو ہم بھی صلح کر لیں گے۔ حضرت سیدنا علی بن موافق رحمت اللہ تعالی علیہ اپنی مناجات میں عرض کیا کرتے تھے، اے میرے مالک مولا عز و جل، تیری عزت و جلال کی قسم، میں تیرے دروازے سے نہیں ہٹوں گا اگرچہ تو مجھے دھتکار دے، میں تیری بارگاہ سے نہیں پھروں گا اگرچہ تو مجھے دور بھی کر دے، میں تیرے وصال سے دوری اختیار نہیں کروں گا اگرچہ تو مجھ سے تعلق توڑ لے، میں تیری محبت کو دل سے نہیں نکالوں گا اگرچہ تو مجھے عذاب دے۔ اے میرے مالک مولا عز و جل، اگر تو میری نگاہوں سے پوشیدہ ہے تو کیا ہوا، تیری محبت تو میرے دل میں ہے، اگر تو مجھے چھوڑ دے اور دور کر دے تو پھر بھی تیری محبت میرے دل میں چھپی رہے گی۔ رقت انگیز دعا۔ میٹھے میٹھے اسلامی بھائیوں، ذلت و عاجزی کے ساتھ ہاتھوں کو بلند کر لو اور اپنی آنکھوں سے موسلا دھار آنسو بہاتے ہوئے تنہائی میں اور اعلانیہ بلند آواز سے دعا کرو، اے ہمارے مالک و مولا عز و جل، تیرے گناہگار اور نافرمان بندے گناہوں سے معافی کی آس لگائے تیری بارگاہ میں حاضر ہیں، ہم راہ حق سے بہک چکے ہیں اور ہماری ہلاکت نے ہمیں جہنم کے قریب کر دیا ہے، یا رب العالمین ہم تیری بارگاہ میں اپنی عاجزی و انکساری، ندامت و شرمندگی اور آنسوؤں کی کثرت بطور شفیع پیش کرتے ہیں، یا الہی عز و جل، اگرچہ گناہ ہمیں تیرے عذاب سے ڈراتے ہیں لیکن ہمارے حسن ظن ہمیں تیرے عفو و کرم کی حرص دلاتا ہے، اگر تو معاف فرمائے تو تجھ سے زیادہ اس کے لائق کون ہے، اور اگر تو عذاب دے تو تجھ سے بڑھ کر عادل کون ہے، یا رب العالمین عز و جل، اگر تو صرف عبادت گزاروں پر رحم فرمائے گا تو عبادت میں کوتاہی کرنے والوں کا پرسان حال کون ہوگا، اگر تو صرف مخلص لوگوں کا ہی عمل قبول کر اگر تو صرف مخلص لوگوں کا ہی عمل قبول فرمائے گا تو ریاکاروں کا کیا بنے گا، یا الہی عز و جل، میری حسرت کتنی بڑی ہے کہ میں دوسروں کو نصیحت کرتا ہوں اور خود تجھ سے غافل ہوں، اے میرے مالک عز و جل، میری مصیبت کتنی شدید ہے کہ میں دوسروں کو بیدار کرتا ہوں اور خود غفلت کی نیند سویا ہوا ہوں، اے میرے آقا و مولا عز و جل، میرا قصہ و ماجرا کتنا عجیب ہے کہ میں راہ حق کی طرف دوسروں کی رہنمائی کرتا ہوں جبکہ خود ظالم ہوں، یا اللہ عز و جل، نصیحت کرنے والے کو بھی بخش دے اور سننے والے کی بھی بخشش فرما دے، اے میرے رحیم و کریم مولا عز و جل، جب میں کسی کو تیری بارگاہ کا راستہ دکھاؤں اور وہاں تک رسائی حاصل کر لے تو کیا تو اسے قبول کر لے گا جس کی رہنمائی کی گئی اور رہنمائی کرنے والے کو دھتکار دے گا، اے اخلاص کی دولت عطا فرمانے والے مولا عز و جل، اگر میرا کلام خالص تیری رضا کے لیے نہیں تو میرے اس اجتماع میں کوئی شخص ایسا ہوگا جو صرف اور صرف تیری رضا کے لیے آیا ہوگا، اے میرے پروردگار عز و جل، اس کے صدقے میری تقصیر و کوتاہی معاف فرما دے، اور اے سب سے بڑھ کر رحم فرمانے والے، ہم سب پر اپنا خاص رحم و کرم فرما، آمین۔ وصلی اللہ علی سیدنا محمد وعلی آلہ وصحبہ وسلم تسلیما کثیرا۔